हुजूर ये इरशाद फरमाए, जो भी अंगूठी हाथ में आए वो पहन लेनी चाहिए। जो शख्स जो गिजा हाथ में आती है वो हड़प कर जाता है, उसके बारे में तो क्या कह सकते हैं। बाकी तो कदम तो फूंक फूंक कर उठाना चाहिए, उलमाए किराम से मरबूत रहना चाहिए, मालूमात कर करके अमल करना चाहिए। अंगूठी तो अंगूठी, बाजो अंगूठा चढ़ा लेते हैं, अंगूठा मुराद मोटी अंगूठी, बड़ी बड़ी अंगूठी, बड़े बड़े उसमें पत्थर होते हैं, फिर कई कई उंगलियों में वो अंगूठियां पहने रहते हैं। सोने की अंगूठी हराम है मर्द के लिए, और दीगर धातुओं की जितने भी मेटल है, का वो स्टील हो पीतल हो, उनकी अंगूठी मकरूह तहरीमी है, चाहे वो मदीने शरीफ से आई हो चाहे अजमेर शरीफ का छल्ला हो। तो मदीने से आना नहीं देखा जाएगा, मदीने वाले की शरीयत देखी जाएगी। अब माज़ अल्लाह को मदीने शरीफ से नऊज़ु बिल्लाह मिन ज़ालिक मेरे मुंह में खाक को रंगीन टीवी उठाकर ले आए, क्योंकि वहां अब होटलों में जो कमरे होते हैं उसमें भी अक्सर मैंने देखा है कि टीवी रखे होते हैं, नऊज़ु बिल्लाह मिन ज़ालिक। तो अब चूंकि ये रंगीन टीवी मदीने शरीफ से आया है, इसलिए तबर्रुकन इसको देखते रहो, इसकी फिल्में, और माज़ अल्लाह कोई भी अक्लमंद इसको गुबारा नहीं करेगा। तो इतने में समझ जाए कि मदीने वाले की शरीयत देखी जाएगी सल्लल्लाहु तआला अलैहि वसल्लम, जो इन्होंने आकाम दिए हमें वो देखेंगे हम। तो किसी भी धातु की अंगूठी जायज नहीं है। इसी तरह यानी कौन सी अंगूठी जायज है, बस ये अगर आप समझ लेना तो इसके अलावा सब अंगूठियों को आप खत्म कर दें। चांदी की ऐसी अंगूठी जिसका वजन 4.5 माशे से कम हो, यानी समझो कि 4.25 ग्राम से जायद ना हो, गालिबन 4.25 ग्राम 4.25 माशे से कम होता है, तो एक तोले में 12 माशे होता है। ये सब पुराने हिसाब है, अब ग्राम चलता है, तो नई नस्लें ये माशों में रत्ती में गालिबन नहीं समझती। लेकिन जो उलमा ने लिखा, आला हज़रत रज़ी अल्लाह तआला अन्हु ने लिखा, वो अर्ज कर रहा हूं कि 4.5 माशे से कम वजन चांदी की सिर्फ एक अंगूठी पहन सकते हैं, और उसमें नग भी एक ही हो, एक से ज़ायद नग भी ना हो। बाज़ों का अंगूठी तो छोटे पहनते हैं, लेकिन इसके नग छोटे छोटे कई लगे होते हैं, तो ये भी जायज नहीं। अच्छा, नग का वजन चाहे कितना भी हो, मसलन मतलब 4 माशे की अंगूठी है और साथ में नग एक तोले का लगा हुआ है, कोई बात नहीं, हर्ज नहीं है। नग मतलब पत्थर का भी चलेगा, प्लास्टिक का भी चलेगा, कांच का भी चलेगा, इसकी कोई यानी कि मखसूस किस्म जरूरी हो नग नवा। अगर आप बोलो कि 2-2 माशे की 2 अंगूठियां पहन लूं तब भी इजाजत नहीं है, एक ही अंगूठी। छल्ला पहन लूं तो इसकी भी इजाजत नहीं है। तो बाद लोग छल्ला पहनते बोलते कि हम नाफ का छल्ला है, कई बार ऐसा हुआ है कि वो नाफ फायदा तो नहीं है। तो इस तरह के इलाज जो है ना, ये उस सूरत में करने की इजाजत मिलती है जबकि दूसरा जायज इलाज मौजूद ना हो। तो अब तो तिब जो है तरक्की पर है, मेडिसिन एक से एक आती है, नाफ तो मेरी भी बालों का उतरी है, और मेडिसिन के जरिए इलाज के जरिए अल्हम्दुलिल्लाह मुझे फायदा हो गया, और फिलहाल ठीक भी, अल्लाह का करम है। बस एक बार मुझे सखर में जब काफिला लेकर गए थे हम बहुत साल पहले, उस वक्त नाफ उतरी थी, तो वो सीढ़ी की चढ़ाई जो थी ना बहुत ऊंची थी, उसका चढ़ना उतरना गालिबन मेरे वजूद ने उसकी तजल्ली बर्दाश्त नहीं की, नाफ उतर जाती थी। अब एक अरसे से अल्हम्दुलिल्लाह नहीं उतरी, फिर कभी कभी ऐसा उतरती है तो मेरे को एक टेबलेट, मतलब इस वक्त नाम याद नहीं आ रहा मुझे, वो खाली पेट में मैं खाता हूँ कोर्स उसका कुछ 1-2 महीना, तो अल्हम्दुलिल्लाह मुझे ठीक हो जाता है। कोलोफेक ناف کے لیے بہترین ٹیبلٹ الحمدللہ اپنے تجربے کی. ناف اتر جائے اس کو مہینہ دو مہینہ آپ مطلب یہ کھائی جاتی خالی پیٹ میں, کھانے کے بعد نہیں, خالی پیٹ میں کھا لے پھر آدھ پون گھنٹے کے بعد بولے کھانا کھا لے پانی سے اس کو نکل لے. وہ غالباً بے ذرا رہی ہے, سائڈ افیکٹ اس کا شاید نہیں ہے, بہت اچھی ٹیبلٹ ہے کولو فیک. وہ مطلب انگوٹھی کے بارے میں عرض کر رہا تھا, تو پلاسٹک کی انگوٹھی یا صرف پتھر کی انگوٹھی یہ جائز ہے مگر بہتر نہیں. ہر دھات کی سوائے چاندی کے ناجائز ہے, سونے کی حرام, اور پلاسٹک پتھر کی کانچ کی یہ جائز ہے مگر ناپسندیدہ ہے. اور چاندی کی وہی جائز ہے جس کی ابھی میں نے مقدار عرض کی. اور انگوٹھی پہننا جو عوام میں مشہور ہے سنت ہے ایسا نہیں ہے, ورنہ میں بھی پہنتا انگوٹھی, میں نہیں پہنتا, یعنی ہر وقت پہننا سنت ہوتا تو سنت کس کے لیے ہے وہ سن لیجیے, سنت ہے لیکن مخصوص لوگوں کے لیے, مثلا قاضی مفتی جن کو مہر لگانے کی حاجت ہوتی ہے ان کے لیے سنت. تو اب تو یہ سنت متروک ہے, میں نے کسی مفتی کو قاضی کو ابھی تک نہیں دیکھا کہ وہ انگوٹھی سے مہر لگاتا ہوں. تو اب چونکہ یہ حضرات میں مفتیوں کو تو فتویٰ دینے سے رہا, فتویٰ تو میں دیتا بھی نہیں, میں نے مفتیوں کو مسئلہ بتانے سے رہا, اب ان مفتیوں کے لیے بھی انگوٹھی سنت نہ رہی, لیکن صرف اس مفتی کے لیے اب بھی سنت رہے گی کہ جو اس کی مہر بنوائے اور یہ فتووں پر اس کو لگائے, تو یہ البتہ ان کے لیے اب سنت ہو جائے گی. اے کاش کوئی مفتی صاحبان اس سنت کو پھر زندہ کر کے 100 شہیدوں کا ثواب لوٹ لے. اب بالکل یہ سنت متروک ہے, اب تو وہ مطلب اسٹیمپ مہر اسٹیمپ سیم تھنگ, مطلب مہر اب تو بڑی بڑی مہریں اور اسپیشل مہریں آتی ہیں, حالانکہ خلفائے راشدین کی مہریں تھی, سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی انگوٹھی کی جو مہر تھی اس میں لکھا تھا کفا بالموت واعظا, موت نصیحت کے لیے کافی ہے, بہترین ناصح بہترین واعظ ہے موت. کیسی مدنی سوچیں تھیں ان کی کہ اپنی مہر جس کو لگ کر جائے اس کو بھی ایک نیکی کی دعوت کا مدنی پھول بھی پہنچ جائے. اور یہ حدیث پاک ہے کفا بالموت واعظا, اللہ ان پر رحمت نازل فرمائے, ان کے صدقے ہم پر بھی کرم فرما دے. اچھا اس کے علاوہ عیدین میں انگوٹھی پہننا مستحب ہے, جیسے میٹھی عید آ رہی ہے تو مستحب, بقرعید آئے گی تو مستحب, مگر وہی جائز انگوٹھی پہننا مستحب ہے. تو یہ میں نے دیکھا ہے کئی کئی انگلیوں میں اس طرح بھائیوں نے انگوٹھیاں پہن رکھی ہیں, بیچاروں کو پتا نہیں ہوتا, اور اس میں پتا نہیں کیا ضد ہوتی ہے, کوئی بولتا ہے تو میرے والد صاحب کی نشانی ہے, کوئی بولے گا دادا جان کی انگوٹھی ہے, کوئی بولے گا فلاں بزرگ نے میرے, جس نے جو انگوٹھی دی وہ ڈال دی, اب دوست نے دی تو وہ بھی چڑھا دی, والد صاحب فوت ہو گئے تو سارے وارث ایک طرف, ایک وارث جو شوقی نے اس نے قبضہ کر لیا اس نے انگلی میں ڈال دی, حالانکہ اب جو والد نے چھوڑی اس میں تو ترکا تو سب کا حصہ آ گیا, ایک تھوڑی اس پہ قبضہ کر لیتا ہے. ہاں آپس میں سارے مل کر اگر اس کی قیمت طے کریں, اس میں یہ تھوڑی ہوتا ہے کہ مطلب وہ سارے مل کر ایک کو بخشش کر دیں, یہ بھی نہیں ہوتا ورثے میں, بلکہ یہ ہوتا ہے کہ ورثہ تقسیم ہوگا, ہر ایک اپنے اپنے حصے پر قبضہ کرے گا, قبضہ کرنے کے بعد اب چاہے تو وہ ہبہ کر دے, یعنی تحفتاً دے دے اپنے بھائی کو یا بہن کو یا امی کو, تو صورت ہے یہ, لیکن ایسا نہیں ہے, اب ایسا نہیں ہوتا. ہاں مل جل کر رہ رہے ہیں, کھا رہے پی رہے کاروبار کر رہے اور ترکہ تقسیم نہیں کرتے تو اس میں حرج نہیں ہے, لیکن یتیموں کا معاملہ ذرا پیچیدہ ہے. تو ہے مطلب اس میں بھی بڑے مسائل ہیں, اور آج کل ان پر عمل نہ ہونے کے برابر ہے, بلکہ لڑائی کرتے ہیں کہ اتنا حصہ میرا اتنا حصہ میرا. تو جو شریعت کے فتوے ہیں ان کو مطلب ان پر عمل کرنا چاہیے, جو علماء نے ہمیں فیصلے سنائے کہ ہم کو سنی عالموں سے پیار ہے انشاءاللہ اپنا بیڑا پار ہے انشاءاللہ. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی النبی.